نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. لفظی ترجمہ، آیت نمبر 78 سے. وَإِنَّ، اور بے شک، مِنْهُمْ، ان میں سے، لَفَرِيقًا، البتہ ایک گروہ ہے، يَلْبُونَ، وہ موڑتے ہیں، أَلْسِنَتَهُمْ، اپنی زبانوں کو، بِالْكِتَابِ، ساتھ کتاب کے، لِتَحْسَبُوهُ، تاکہ تم سمجھو اس کو، مِنَ الْكِتَابِ، کتاب میں سے، وَمَا هُوَ، حالانکہ نہیں وہ، مِنَ الْكِتَابِ، کتاب میں سے، وَيَقُولُونَ، اور وہ کہتے ہیں، هُوَ، وہ، مِنْ عِنْدِ اللَّهِ، اللہ کے پاس سے ہے، وما ہوا، حالانکہ نہیں وہ، من عند اللہ، اللہ کے پاس سے، ویقولون، اور وہ کہتے ہیں، اللہ، اللہ پر، الکذبا، جھوٹ، وہم، اور وہ، یعلمون، جانتے ہیں، ما، نہیں، کانا، ہے، لبشرن، کسی انسان کے لیے، ان، کہ، یؤتیہ اللہ، دے اس کو اللہ، الکتابا، کتاب، والحکمہ، اور حکومت، والنبوتا، اور نبوت، ثم، پھر، یقولا، وہ کہے، لِلناسِ، لوگوں کے لیے، کونو، ہو جاؤ، عبادًا لی، بندے میرے لیے، من دون اللہ، اللہ کے سوا، ولیکن، لیکن، کونو، ہو جاؤ، ربانیین، رب والے، بما، بوجہ اس کے جو، کنتم، تھے تم، تعلمونا، تم سکھاتے، الکتابا، کتاب کو، وبما، اور بوجہ اس کے جو، کنتم، ہو تم، تدرسونا، تم پڑھتے، ولا، اور نہ، یأمرکم، وہ حکم دیتا ہے تم کو، ان، کہ، تتخذو، تم بنا لو، الملائکتا، فرشتوں کو، والنبیین، اور نبیوں کو، اربابن، رب، ایأمرکم، کیا وہ حکم دیتا ہے تم کو، بالکفری، کفر کا، بعد اذ، بعد جب، انتم، تم، مسلمون، مسلم ہو، وَإِذْ، اور جب، اَخَذَا، لیا، اللَّهُ، اللہ نے، مِيثَاقَ، پختہ عہد، النَّبِيِّينَ، نبیوں سے، لَمَا، البتہ جو، آتَيْتُكُمْ، میں نے دیا تم کو، مِن كِتَابٍ، کتاب میں سے، وَحِكْمَةٍ، اور حکمت میں سے، ثُمَّ، پھر، جَاءَكُمْ، आ जाए तुम्हारे पास। रसूलुन एक रसूल, मुसद्दिकुन तस्दीक करने वाला, लिमा वास्ते उसके जो, माकुम तुम्हारे पास है, लतुमिनुन्ना अलबत्ता तुम जरूर ईमान लाओगे, बिही साथ उसके, वलतंसुरुन्नहु और अलबत्ता तुम जरूर मदद करोगे उसकी। कौला उसने कहा, अअकररतुम क्या तुमने इकरार किया, वह अखज़्तुम और लिया तुमने, अला ज़ालिकुम इस पर, इसरी मेरा अहद। कालू उन्होंने कहा, अकररना इकरार किया हमने। कौला फरमाया, फशहदु पस गवाह रहो, वह अना और मैं, माकुम तुम्हारे साथ, मिनश शाहिदीन गवाहों में से हूं, फमन तो जो कोई, तवल्ला मुंह मोड़ जाए, बाद अजालिका बाद इसके, फउलाइका तो यही लोग, हुमुल फासिकून वो फासिक हैं, अफ़ग़ैरा क्या भला सिवाय, दीनिल्लाही अल्लाह के दीन के, यबगूना वो चाहते हैं, वलहू हालांकि उसके लिए, अस्लमा मुती है ताबे है, मन फिस समावाती जो कोई आसमानों में है, वल अर्दी और जमीन में, तो अन खुशी से, वकरहन और नाखुशी से, व इलैही और उसी की तरफ, युरजाऊन वो लौटाए जाएंगे, कुल कह दीजिए, आमन्ना ईमान लाए हम, बिल्लाही अल्लाह पर, वमा और जो, उन्जिला नाजिल किया गया, अलैना हम पर, वमा और जो, उन्जिला नाजिल किया गया, अला इब्राहीमा ऊपर इब्राहीम अलैहिस्सलाम के, व इस्माइला और इस्माइल अलैहिस्सलाम पर, व इसहाका और इसहाक अलैहिस्सलाम पर, व याकूबा और याकूब अलैहिस्सलाम पर, वल अस्बाती और औलाद याकूब पर, वमा और जो, ऊतिया दिए गए, मूसा मूसा अलैहि सलाम, ईसा और ईसा अलैहि सलाम, वन्नबियूना और सारे अंबिया, मिर रब्बिहिम उनके रब की तरफ से, ला नुफर्रिकु नहीं हम फर्क करते, बैन अहद मिनहुम उनमें से किसी एक के दरमियान, वनहनु और हम, लहू वास्ते उसके, मुस्लिमून फर्मा बरदार हैं, वमन और जो कोई, यबतगी चाहेगा तलाश करेगा, गैरल इस्लामी इस्लाम के अलावा, दीनन कोई दीन, फलन तो हरगिज नहीं, युकबला कबूल किया जाएगा। मिन्हु उससे, वह हुआ और वो, फिल आखिरती आखिरत में, मिनल खासिरीन नुकसान उठाने वालों में से होगा, कैफा किस तरह, यहदी हिदायत दे सकता है, अल्लाहु अल्लाह ताला, कौमन किसी कौम को, कफरू जिन्होंने कुफर किया, बाद ईमानिहिम अपने ईमान लाने के बाद, वशाहिदू और उन्होंने गवाही दी, अन्न रसूला के बेशक रसूल, हक्कुन बरहक है, वजाअहुम और आई उनके पास, अलबय्यिनातु रोशन निशानियां, वल्लाहु और अल्लाह ताला, ला यहदी नहीं हिदायत देता, अल्कौम अव्वालिमीन जालिम कौम को, उलाइका यही लोग, जजाउहुम उनकी जजा, अन्ना बेशक, अलैहिम उन पर, लानत अल्लाही लानत है अल्लाह की, वल मलाइकति और फरिश्तों की, वन्नासे और लोगों की, अजमाइन सब के सब की, खालिदीना हमेशा रहने वाले हैं, फीहा उसमें, ला ना, युखफ्फु हल्का किया जाएगा, अनहुम उनसे, अल अजाबु अजाब, वला और ना, हुम वो, युंजरून वो मोहलत दिए जाएंगे, इल्लल्लज़ीना मगर वो लोग, ताबू जिन्होंने तौबा की, मिम्बादि ज़ालिका इसके बाद, व असलहु और इस्लाह की, व इन्नल्लाह तो बेशक अल्लाह ताला, गफूरुन बख्शने वाला है, रहीमुन मेहरबान है, इन्नल्लज़ीना बेशक वो लोग, कफरू जिन्होंने कुफर किया, बाद ईमानिहिम बाद अपने ईमान के, तुम्मा फिर, इज़दादू वो बढ़ गए, कुफरन कुफर में, लन हरगिज नहीं, तुकबला कबूल की जाएगी, तौबतुहुम उनकी तौबा, व उलाइका और यही लोग, हुम दालून वो भटके हुए हैं, इन्नल्लज़ीना बेशक वो लोग, कफरू जिन्होंने कुफर किया, वमातू और वो मर गए, वहुम हालांकि वो, कुफारुन काफिर हैं, फलन तो हरगिज नहीं, युकबला कबूल किया जाएगा, मिन अहदिहिम उनमें से किसी एक से, मिल उल अर्दी जमीन भर, जहबन सोना, वला विस्तदा और अगरचे वो फिदिया दे, बिही उसका, उलाइका यही लोग, लहुम उनके लिए, अजाबुन अजाब है, अलीमुन दर्दनाक, वमा और नहीं, लहुम उनके लिए। من ناصرین، مددگاروں میں سے۔